अनि मन परिवारका एकजना सदस्य लक्ष्मण सापकोटाको शुभकामना यतिखेर जोड्छु म। आज म यसो भन्न पाउँदा अत्यन्तै हर्षित छु कि बहकिने मनको आज 100 भाग पुगेको छ। यो कार्यक्रम सम्भवतः देशभरिका 90 भन्दा बढी रेडियोमा बज्ने पहिलो साहित्यिक कार्यक्रम हो। यो कार्यक्रम सञ्चालन गर्नु आफैमा एउटा चुनौतीको कुरा पनि हो। चुनौती यो अर्थमा छ कि प्रत्यक्ष श्रोताहरूसँग कुराकानी गर्दै मुक्तकको जवाब तत्कालै मुक्तक मार्फत नै दिनु यो साधारण काम होइन। तर पनि प्रस्तुताले यसलाई साधारण जस्तै बनाइदिनु भएको छ र त उहाँको हजारौँ प्रशंसक मध्ये एक म आफू पनि बनेको छु। यो कार्यक्रम रेडियोमा मात्र नभई सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चित छ। अहिलेसम्म बहकिने मनको फेसबुक पेजलाई 48,000 भन्दा बढी श्रोताले लाइक गर्नुभएको छ र लाइक गर्ने श्रोताको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ। त्यसो त म आफै पनि बहकिने मनको नियमित श्रोता हुँ। यो कार्यक्रम सुनिरहँदा मलाई यस्तो लाग्छ, प्रस्तुता आफैमा प्रेमको विभिन्न पाटाहरूको अनुभवी मान्छे जस्तो लाग्छ। त्यो हुन पनि सक्ला, नहुन पनि सक्ला। मैले बुझेअनुसार महावीरजी अन्तर्मुखी स्वभावको मान्छे हुनुहुन्छ, एउटा रहस्यमय किताब जस्तो लाग्छ। आफ्नो बारेमा खासै बताउन चाहनुहुन्न उहाँ। मलाई थाहा छैन उहाँको व्यक्तिगत जिन्दगीमा प्रेमको अनुभव कस्तो छ, तर यो कार्यक्रम यति धेरै लोकप्रिय हुनुमा चाहिँ सायद प्रस्तुताको जीवन भोगाईले कतै न कतै ठुलै भूमिका पो निर्वाह गरिरहेको छ कि भन्ने चाहिँ मलाई लाग्छ। सायद बहकिने मनका धेरै श्रोताहरूलाई पनि यस्तै लाग्न सक्छ। बहकिने मनले अझै यसरी नै मन बहकाउँदै अघि बढोस्, मेरो धेरै धेरै शुभकामना। रेडियो अर्पण अर्पण रत्नगर चितवनका उत्पादन शाखा प्रमुख लक्ष्मण सापकोटाको शुभकामना यतिखेर अगाडि जोड्यौँ। यो रेडियो कार्यक्रम बहकिने मन त्यस्तो रेडियो कार्यक्रम बन्यो जसलाई धेरै साथीहरूले मोबाइलमा रेकर्ड गरेर राख्न योग्य सम्झिदिनु भयो। यो त्यही रेडियो कार्यक्रम हो जसलाई कुनै बेला कुनै रेडियोले हाम्रो रेडियोमा यस्तो कार्यक्रमको लागि ठाउँ छैन भनेर लत्याए थियो। म फेरि एकपटक स्मरण गर्न खोजिरहेछु त्यो क्षणलाई, किनकि त्यही घोचाइले पटक पटक मलाई रेडियो कार्यक्रम बहकिने मन झनभन्दा झन उत्कृष्ट बनाउनु पर्छ भनेर सधैँ डोर्याइरह्यो, लगाम लगाइरह्यो। मलाई कहिले पनि त्यो बाटोभन्दा टाढा फर्किन दिएन। अनि म त्यही कार्यक्रम प्रस्तोता हुँ जो आजभन्दा झन्डै 8 वर्ष अघि कुनै रेडियोबाट अयोग्य रेडियो कार्यक्रम प्रस्तोता घोषित भएर निक्लिन बाध्य भएको थिएँ। त्यो दिन आजसम्म पनि भुलेको छैन मैले। मलाई यो पनि याद छ कि त्यतिखेर निस्किँदा निस्किँदै मैले भनेको थिएँ कि यो महावीर विश्वकर्मा भन्ने नाम कुनै दिन सञ्चार माध्यममै आउने नाम हो भनेर भनेको थिएँ। केही हदसम्म त्यो यात्रामा अलिकति अगाडि बढेको छु कि जस्तो पनि लाग्छ। आज पनि म सम्झिरहेको छु झलझली जुन दिन यो रेडियो कार्यक्रम बहकिने मन तपाईँको रेडियोमा बजाउनको लागि समय दिनुहोस् न भनेर मैले हार्दिक अनुरोध गर्दा लत्याइएको थियो। त्यतिखेरको फोन वार्तामा बहकिने मनको लागि निकै अनुरोध गरेर समय माग्दा त्यस्तो प्रतिक्रिया पाएको बेला कान तातो भएको थियो। मेरो शरीरभरि एकैपटक आगोको बङ्ग्रो खनाए जस्तो छटपटी भएको म यति बेला पनि सम्झिरहेछु। त्यही रेडियो कार्यक्रम हो, आज 95 भन्दा बढी रेडियोहरूबाट तपाईँ सुनिरहनु भएको छ, तपाईँ निकै माया गर्नुहुन्छ। यस्तो रेडियो कार्यक्रम बन्यो जसलाई तपाईँले मोबाइलमा रेकर्ड गरेर कम्प्युटरमा रेकर्ड गरेर राख्न योग्य सम्झिदिनु भएको छ। यही रेडियो कार्यक्रम बहकिने मन आज 100 श्रृङ्खलामा पाइला टेकिरहँदा म यतिखेर युवा पुस्तामा आज चर्चित उपन्यासकार कथाकी पात्र र समरलभ बजारमा ल्याएर युवा मनको ढुकढुकी बन्नुभएका सुबिन भट्टराई जोसँग केही नजिक पनि छु म, उहाँको समरलभ 2 पनि आउने तयारीमा छ। म यतिखेर शुभकामना यहाँनिर अघि सार्छु सुबिन भट्टराईको। म पनि विशेष गरी प्रेममै बढी लेख्न रुचाउने भएकोले कार्यक्रम बहकिने मन मा मैले पनि केही आफ्नो विचारहरू मन्तव्यहरू राख्न पाएको थिएँ र यस्तो यो कार्यक्रमले चाहिँ युवा पुस्तालाई विशेष गरी युवा पुस्ताका प्रेम समस्याहरूलाई राम्रोसँग सम्बोधन, युवाहरूको विभिन्न समस्या, उनीहरूको प्रेमका उतार चढावका पक्षहरूलाई कार्यक्रममा समावेश गरिएको पनि छ। विभिन्न देशका कुना काप्चाबाट विभिन्न खालका समस्याका कुराहरू अथवा विभिन्न देशका चाहिँ युवा पुस्ताहरूबाट आएको सुझाव सल्लाहहरूलाई लिएर नै कार्यक्रम अगाडि बढाएको मैले पाएको छु। कार्यक्रम बहकिने मनमा मैले पनि 2 पटक महावीरजीसँग अन्तरङ्ग गर्न पाएको थिएँ। त्यसमा चाहिँ एउटा चाहिँ समरलभ लेखिसकेको पछिको अवस्थामा र अर्को कार्यक्रम पनि गरिएको थियो म लगायत यो फर्स्ट लभ पुस्तकको विमोचन पश्चात शिवानी सिंह थारू, अजित बराल र मेरो चाहिँ अन्तर्वार्ता उहाँले गर्नुभएको थियो। त्यो दुईवटा कार्यक्रम गरिसकेपछि मलाई विभिन्न खालका प्रतिक्रियाहरू देशभरिका युवा पाठकहरूबाट आइरह्यो र उहाँहरूको प्रतिक्रियामा चाहिँ प्रेम सम्बन्धी नै जिज्ञासाहरू बढी आएको थियो. जस्तो प्रेमका बारेमा विभिन्न कुराहरू बोलिन्छ, त्यो कुरामा कसै कोही पाठकहरूले खण्डन पनि गर्नुभयो, कोही श्रोताहरूले भनौँ, कोही श्रोताहरूले चाहिँ त्यसमा सहमति पनि जनाउनु भयो. यसरी यो कार्यक्रम कति लोकप्रिय छ भन्ने कुरो मैले पनि अब महसुस गरेको छु. मलाई पनि विभिन्न खालका प्रेमका समस्याहरू समाधान गरिदिनु पऱ्यो भनेर त्यो खालका कुराहरू सबै पाठक तथा श्रोताबाट आइरहेको छ. र मैले चाहिँ मलाई चाहिँ यो कार्यक्रम विशेष गरी बकिने मन चाहिँ मेरो सन्दर्भमा एकदम ठ्याक्कै मिल्छ जस्तो लाग्छ. किन भन्दा म पनि प्रेममै कलम चलाउने परे र यो कार्यक्रमले पनि प्रेम सम्बन्धीका सामग्री खुराकहरू नै प्रस्तुत गर्ने भएकोले मलाई चाहिँ किन यो कार्यक्रम मसँग धेरै सम्बन्धित छ भन्ने मैले चाहिँ महसुस गरेको छु. र आज यो कार्यक्रम 100 भागमा पुगेको छ र यो कार्यक्रमलाई र यसका कार्यक्रम प्रस्तुता महावीरजीलाई मेरो तर्फबाट धेरै धेरै धेरै शुभकामना छ. यस्तै बहकिनी मनको यात्रामा हामीले विचार एक दिन सुनाएका थियौँ प्रेम तरङ्ग सेगमेन्टमा. उपन्यासकार साहित्यकार अमर न्यौपानी जसको पानीको घाम अनि सेतो धरती उपन्यास लगायतका कृति उहाँको बजारमा आएको छ. सेतो धरती जसले मदन पुरस्कार प्राप्त गर्न सफल भयो. म यतिखेर शुभकामना अघि सार्छु सेतो धरती उपन्यास र मा पानीको घाम उपन्यासका लेखक अमर न्यौपानेको यो शुभकामना. बेला बेलामा कार्यक्रम बहकिने मन सुन्ने गर्छु, मलाई अत्यन्त खुसी लाग्छ. यसमा 100 श्रृङ्खला यसले सफलताका साथ पुरा गरेको छ. यसको सबैभन्दा ठुलो श्रेय महावीर विश्वकर्माजीलाई जान्छ. कार्यक्रमको शीर्षक बहकिने मन भए पनि बहकिएको मनलाई यो कार्यक्रमले नियन्त्रण गर्छ जस्तो लाग्छ. अनि यो अर्थात् यो बहकिएको मन अथवा एउटा आधी झैँ अथवा बाधी झैँ एउटा हुचिरहेको मनलाई यसले सङ्ग्याउने काम धेरै हदसम्म गरेको छ. किनभनेदेखि यसले प्रेमको सत्य रूपलाई खोजेको जस्तो लाग्दछ विभिन्न रचनाका माध्यमबाट. त्यसकारण कार्यक्रमले 100 श्रृङ्खला पुरा गरेकोमा हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछु. अझै यो कार्यक्रमले सफलता प्राप्त गर्दै जाओस्, श्रोताहरूको मन जित्दै जाओस् भन्ने कामना गर्दछु. सेतु धरती उपन्यासका लेखक अमर न्यौपानेको शुभकामना अगाडि सारे मैले. रेडियो कार्यक्रम बहकिने मनले हरेक श्रृङ्खलामा प्रेम र जीवनको विषयमा नजिक रहेर छलफल बहस त्यस्तै विषय उठाएर गरिरहँदा महिनाको अन्तिम श्रृङ्खलामा कुनै एउटा सामाजिक विषयमा हामी केन्द्रित रहेर छलफल गर्ने गर्थ्यौँ. विभिन्न विषयमा कहिले ज्येष्ठ नागरिकहरूप्रतिको युवाको दायित्वको विषयमा कुरा गर्थ्यौँ, कहिले जातीय विभेद छुवाछुत र जातीय विभेदको अन्त्यका लागि युवाहरूको भूमिकाको विषयमा पनि कुरा गऱ्यौँ. त्यसरी पनि सामाजिक आन्दोलनमा रहनुभएका एकजना जो रेडियो मिडिया क्षेत्रमा हुनुहुन्छ, जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, जसको शुभकामना हामीले लिएर आएका छौँ. यतिखेर जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माको शुभकामना अघि सार्छौँ. आज बहकिनी मनले 100 श्रृङ्खला पुगेको भन्ने सुन्ने पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ. म बहकिनी मनलाई धेरै धेरै शुभकामना र बधाई पनि दिन चाहन्छु. बहकिनी मन नेपाली सञ्चार माध्यममा, नेपाली यो मिडिया जगतमा यस्तो नयाँ खाले प्रोग्राम आयो जुन कि जसले प्रेम र साहित्यभित्र पनि नेपाली समाजभित्र भएका विभिन्न खाले विकृति विसङ्गतिहरूलाई उठाएर यसले चाहिँ नयाँ किसिमको पन दिएको छ र यसले समग्र श्रोताहरू बिचमा यसले नयाँ किसिमले चाहिँ यसले विषयवस्तु उठाउनु गरेको छ. 95 रेडियो स्टेसनहरू र लाखौँ श्रोताहरूले यो रेडियो प्रोग्राम मन पराउनु भनेको मलाई लाग्छ. अहिलेको जस्तो समयमा बहकिनी मनले यो लेभलको चाहिँ प्राथमिकता पाउनु भनेकै जुन बहकिनी मनले उठाएका विषयवस्तु फरक किसिमको हुनाले पनि हो. र मलाई लाग्छ बहकिनी मनले प्रत्येक महिनाको अन्तिम साता जुन सामाजिक विषयवस्तु उठाएर जुन किसिमको एउटा प्रेम र साहित्य भन्नेमा पनि एउटा समाजले भित्रले पनि समाजभित्र रहेका सबै खाले विकृति विसङ्गतिको सवालमा बोल्नुपर्छ, त्यहाँ न्याय गर्नुपर्छ भनेर विशेष गरी नयाँ पुस्तालाई यसले चाहिँ नेपालमा भएका सबै खाले विकृति र जुन सामाजिक विभेदहरू छ त्यसमा चाहिँ त्यो नयाँ पुस्तालाई लाग्नको लागि यसले विशेष किसिमको पहल गरेको छ, उत्साहित बनाएको छ, उत्पीडा निर्माण गरेको छ र त्यसले पनि गर्दा म यस भहकी निर्माणलाई धेरै धेरै बधाई शुभकामना दिन चाहन्छु र यसले विशेष गरी सबै खाले यसले यो कार्यक्रमले कुनै जाति वर्ग क्षेत्र लिङ्ग कसैलाई पनि छुट्याएको छैन। म आफै पनि विभिन्न जिल्लामा जाँदा विभिन्न साथीहरूबाट सुन्दाखेरि भहकी निर्माणको कुरा सुन्दा म आफैलाई पनि बडो आनन्द लाउने र यसले विशेष गरी नेपाली सञ्चार माध्यममा र नेपाली साहित्य र प्रेममा सुन्म सुगन्ध ल्याउने काम गरेको छ। मलाई लाग्छ नयाँ पिँढीलाई यसले अझै पनि नेपाली समाज रूपान्तरणमा अझै ठुलो सहयोग पुर्याउनेछ र भन्दै र विशेष गरी यो कार्यक्रमले अझै अझै राम्रो अझै अझै धेरै समय दिएर अझै राम्रो बनाएर अझै यसको निरन्तरताको म फेरि पनि अन्तिममा हार्दिक बधाई तथा शुभकामना दिन्छु। बहकिनी मनमा बेला बखत हामीले विभिन्न चर्चित रेडियो कर्मीहरूको पनि विचार राख्ने त्यो जमर्को गरेका थियौँ र त्यसमा सफल पनि भएका थियौँ। जसमध्ये म यतिखेर अगाडि सार्छु रेडियो कर्मी अच्युत घिमिरे, जसको बुलबुल र श्रुति सम्वेक निकै नै चर्चित कार्यक्रम तपाईँको मनमा बसेको कार्यक्रम छ। त्यही कार्यक्रमका प्रस्तोता अच्युत घिमिरेको विचार शुभकामना अबको क्रममा। बहकिनी मन निकै लोकप्रिय पनि लाग्यो मलाई। मैले विभिन्न श्रोताहरूसँग भेटघाट गर्ने क्रममा प्रत्यक्ष कुराकानी हुँदा धेरैले राम्रो एकदमै राम्रो कार्यक्रम भन्नुहुन्छ। बहकिनी मनका धेरै प्रशंसकहरू भेटेको छु मैले बजारमा, मसँगै भेट हुने श्रोताहरूकै बिचमा पनि धेरै प्रशंसक हुनुहुन्छ। यो कार्यक्रमले माया प्रीतिका प्रसङ्गहरू उठाउँदै साहित्यिक प्रस्तुतिहरूलाई पस्कँदै आएको छ र एउटा आम साहित्य प्रेमी मान्छेहरूलाई समेट्न सकेको छ। यसरी सबैको प्रोक्सिमिटी समेट्न सक्दै अगाडि आएर आज 100 भाग पुरा गरेकोमा रेडियो कर्मी एउटा भएर मैले बहुतै खुसी मानेको छु। तपाईँको कार्यक्रम अझ उत्तरोत्तर प्रगति गर्दै जाओस्, निरन्तर अगाडि बढोस्, यसको हजारौँ श्रृङ्खलाहरू चाहिँ हामी सबैले सुन्न पाऊँ, तपाईँको अझ प्रगति रहोस्, तपाईँले अझ राम्रो चलाउन अझ सफल हुन सक्नुहोस् भन्ने शुभकामना दिन चाहन्छु म। र बहुतले मन सुन्नुहुने समस्त श्रोताहरूलाई पनि आफू लगायत आफ्ना सबै साथीहरूलाई सुन्न आग्रह गर्दै बहुतले मन सुन्नुहुन आग्रह गरिदिनु हुन म आफै पनि अनुरोध गर्दछु। बहुतले मनको यो 100 श्रृङ्खलाको लागि मेरो तर्फबाट मुरी मुरी शुभकामना। यस्तै अर्को शुभकामना हामीले लिएर आएका छौँ वरिष्ठ रेडियो कर्मी नवराज लम्साल, जो रेडियो नेपालमा निकै पहिलेदेखि हुनुहुन्छ। नवराज लम्साल भन्ने बित्तिकै रेडियो कर्मी नवराज लम्साल यो पर्यायवाची शब्द जस्तो पनि लाग्छ मलाई। तपाईँ धेरैको मनमा बसेको आवाज, सुख दुःखको साथी नवराज लम्सालको शुभकामना अबको क्रममा। रेडियोका आवाज र रेडियोका तरङ्गहरूमा हाम्रो भेट भइरहन्छ, तर बहकी मनमा पनि एकपल्ट हाम्रो भेट भएको थियो। बहकी नै मन मायाका परिभाषा र मायाको सेरो फेरोमा घुम्ती मार्ने एउटा रेडियो कार्यक्रम हो, निकै लोकप्रिय छ यो र महावीरजीले यसलाई निकै लोकप्रिय बनाउनुभएको पनि छ र मेहनत र कोसिसको म प्रशंसा पनि गर्दछु। र यो 100 श्रृङ्खला पुगेकोमा र देशभरिका धेरै रेडियो स्टेसनहरूसँग साझेदारी गरेर प्रचार भएकोमा र 100 श्रृङ्खला पुगेकोमा म खुसी व्यक्त गर्दछु र अझै धेरै सफलताको शुभकामना व्यक्त गर्दछु। रेडियोमा बोल्नु र रेडियोमा कार्यक्रमहरू बनाउनु भनेको निश्चित एउटा थिम, एउटा विषयमा, एउटा धारमा, एउटा कोणमा टेकेर अघि बढ्यौँ भने सहज हुन्छ, सजिलो हुन्छ। यही मर्यादालाई कायम गर्दै यो कार्यक्रमले 100 श्रृङ्खला पुरा गरेको छ। अरू धेरै श्रृङ्खलाहरू पनि पुरा गर्न सकोस्, अझ राम्रा सकारात्मक सोचका प्रेमका दृष्टिकोणहरू सार्वजनिक गर्न सकोस् र समाजलाई बनाउन घृणाहरूलाई कुल्चँदै, तिरस्कारहरूलाई कुल्चँदै, प्रेमहरूलाई सद्भाव राख्दै, प्रेम र बिचबाट जिन्दगीलाई सुरमय बनाउन धेरै श्रोताहरू लाभान्वित हुन सक्नुहोस् र यो कार्यक्रम पनि धेरै समयसम्म चलिरहोस्, अझ राम्रो रहोस्, एउटा रेडियो कर्मीका नाताले म धेरै धेरै शुभकामना व्यक्त गर्दछु। अबको क्रममा साहित्यकार स्वरूप भक्तको शुभकामना अघि सार्छौँ। पागल बस्ती चर्चित उपन्यास उहाँको, अबको क्रममा स्वरूप भक्तज्यूको शुभकामना। प्रिय कार्यक्रम बहकिने मनको आज 100 श्रृङ्खला प्रसारण हुने खबर मैले पाएको छु। यस उपलक्ष्यमा म यस कार्यक्रमका महावीर विश्वकर्मा लगायत सम्पूर्ण टिमलाई म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो कार्यक्रम देशका विभिन्न रेडियोहरूद्वारा प्रसारण भइरहेका छन् र प्रेमको विषयमा, प्रेमका विभिन्न आयामहरूको बारेमा यस कार्यक्रममा जुन बहसहरू भइरहेका छन् र यो कार्यक्रम विशेष गरेर युवा वर्गमा जुन लोकप्रियता यसले प्राप्त गरिरहेको छ, त्यो थाहा पाउँदाखेरि मलाई आज अधिक खुसी लागेको छ। म यो कार्यक्रम निरन्तर रूपले अगाडि बढोस् र यस कार्यक्रमले युवा वर्ग र को मनमा उत्पन्न हुने प्रेम भावनालाई अझ गहिराईसम्म र विविध आयामहरूमा यसले व्याख्या विश्लेषण गर्न सकोस् र युवा वर्गलाई मार्गनिर्देश गर्न सकोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। बहकिनी मनको यो यात्रामा जोडिन आइपुग्नु भएका अर्को एकजना पात्र सेन्चुरी सुरेश घमाल, जो बहराइनमा हुँदाखेरि मसँग फेसबुकमा कन्ट्याक्टमा आउनुभयो र यही सम्बन्ध अगाडि बढ्दै जाँदा उहाँले बहकिनी मनको जिङ्गल नै उहाँ र कुमार गुरुङजी भएर रेकर्ड गराउनुभयो। सम्पूर्ण लागत नै दुईजनाले गरेर र यो शब्द कहिले समतल सागर भइरहिदिन्छ, कहिले छाला भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो भोजन बहकिनी मन, यही शब्द लेख्नुहुने सेन्चुरी सुरेश घमाल आज 100 श्रृङ्खला भन्ने थाहा पाउने बित्तिकै बहकिनी मनको 100 श्रृङ्खलाको त्यो लेखिएको केक लिएर आउनुभयो मेरो अफिसमा, अनि चिसो पनि लिएर आउनुभयो। मेरो कर्मचारी साथीहरूसँगै बसेर हामीले त्यो एउटा उत्सव पनि दिउँछौँ, आज उत्सव जस्तो बनायौँ, उहाँले त्यो सरप्राइज जस्तो पनि दिनुभयो। अझ नडाटेर भन्नुपर्दा खासै जन्मदिन नमनाउने म त्यसैले पनि यो केक जिन्दगीमा पहिलोपटक काटेँ मैले आज बहकिनी मनको यो 100 श्रृङ्खला पुगेको अवसरमा सुरेशजीले लिएर आउनु भएको थियो, उहाँकै शुभकामना म यो क्रममा अघि सार्छु। सेन्चुरी सुरेश घमाल, साँच्चीकै लोकप्रिय कार्यक्रम बहकिनी मन आज 100 श्रृङ्खलामा पुगेको सुन्न पाउँदा म निकै खुसी छु। रेडियो कार्यक्रमहरूको भिडमा बहकिनी मनको एउटा बेग्लै परिचय बनेको छ। प्रेममा आइपर्ने विभिन्न पाटहरूलाई बहसको विषय बनाउनु नै यो कार्यक्रमको प्रमुख उद्देश्य हो भन्ने मैले बुझेको छु। त्यसैले पनि स्वदेशमा मात्र नभई विदेशमा पनि यो कार्यक्रमले हरेक नेपालीको मनमा ठाउँ पाएको छ। म आफू पनि बहकिनी मन परिवारको सदस्य भएकोले अझै पनि कार्यक्रमले सबैलाई बहकाउँदै अघि बढोस् भन्ने शुभकामना दिन चाहन्छु। बहकिनी मनको जिङ्गलमा शब्द सेन्चुरी सुरेश घमालको भने यसमा स्वर र यसको सङ्गीत पनि कुमार गुरुङजीको, जो निकै नजिकको साथी हुनुहुन्छ, बहराइनमा हुनुहुन्छ अहिले। म कुमार गुरुङजीको यो शुभकामना पनि अघि सार्छु। कहिले समतल सागर भई रहिदिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो भोजन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन सुनेर बस्नुहुने तपाईँ सम्पूर्ण श्रोताहरूमा नमस्कार। प्रेमको विषयमा गहन छलफल गर्ने हाम्रो रेडियो कार्यक्रम बहकिने मन प्रसारणको आज 100 भाग पुगेको खुसियालीमा बहकिने मनको पुरै युनिटलाई बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि यसरी नै लोकप्रियतासँगै गुणस्तरलाई कायम राखिरहनेछ भन्ने विश्वास पनि लिएको छु। बहकिनी मन मुक्तकको मात्र नभई एउटा चेतनामूलक कार्यक्रम पनि हो, जसले जीवन दर्शनका कुराहरूलाई व्यवहारमा अर्थात् यथार्थमा ढाल्न प्रेरित गर्छ। यति भन्दै अन्त्यमा फेरि पनि शुभकामना व्यक्त गर्दै दीर्घकालीन सफलताको कामना गर्दछु। धन्यवाद। बहकिनी मनको जिङ्गलका सङ्गीतकार एवं गायक कुमार गुरुङ, जो बहराइनमा हुनुहुन्छ, उहाँको शुभकामना गर्न सार्यौँ। बहकिनी मनको यो यात्रामा धेरै व्यक्तिहरूसँग भेट गर्ने, नजिक हुने त्यो अवसर निरन्तर मिलिने रह्यो। पछिल्लो समयमा बहकिनी मनको केही श्रृङ्खला अघि मात्रै आएर एकजना यस्तो पात्रसँग भेट भयो, जसले अहिले मैले निकाल्न खोजिरहेको किताबको लागि पनि मलाई झकझक्याइरहनुहुन्छ, सल्लाह सुझाव दिइरहनुहुन्छ। कवयित्री हरिमाया भेटवाल, उहाँसँग निकै नजिक हुन त्यो अवसर पाइयो पछिल्लो समयमा, र उहाँको साथ सहयोग सुझावहरू पनि रहिरहेको छ। यतिखेर म कवयित्री हरिमाया भेटवालजीको शुभकामना अघि सार्छु। मन बहकिएर कहिले हाँगामा पुग्छ, मन बहकिएर कहिले पानीमा डुब्छ, तैरदै डुब्दै छालहरू उठ्दै साँच्चै मान्छे एक दिन नदी हुँदै समुद्र पुग्छ। हजुर, बहकिने मनका सम्पूर्ण युनिट तथा विशेष गरी भाइ महावीरलाई मेरो धेरै धेरै शुभकामना छ। मैले यो एपिसोड 100 अन्तिम अन्तिमतिर आइसकेपछि मात्रै सुन्ने मौका पाएँ। मलाई एकदमै धेरै प्रभावित बनाएको थियो पहिलो कार्यक्रम सुन्दाखेरि नै, म अत्यन्तै प्रभावित भएकी थिएँ। मलाई के पनि लागिरहेको थियो भने त्यतिखेर वास्तवमा कार्यक्रम कुनै दुर्घटना हुनु अगाडि हुन्छ नि, जीवन मान्छेको जीवन हो यो, एकदमै प्रेमसँग सम्बन्धित भएको हुनाले कुनै दुर्घटना घट्नु अघि कसैले यो बहकिने मन चाहिँ सुन्यो भनेदेखि वास्तवमा त्यो दुर्घटना दुर्घटित हुँदैन होला जस्तो मलाई त्यतिखेर फिल भएको थियो सुरुको दिनमा। जीवन चाहिँ एकदमै नदी जस्तै हो, नदी बगिरहँदाखेरि नदीले चाहिँ एकदम बालुवाहरू एकैतिर मात्र थुपार्दैन, बालुवाहरू सबैतिर थुपार्नु जरुरी हुन्छ, उसले थुपार। तर मलाई पनि मान्छे चाहिँ नदी जस्तै हुनुपर्छ जस्तो लाग्छ। अनि अर्को कुरा मलाई के पनि लाग्छ भने रुख र नदीसँग मैले जीवनलाई तुलना गरेर थोरै कुरा भन्न चाहेँ, रुखहरू नाङ्गो भयो भने त्यहाँ कसैले पनि शीतल ताप्न सक्दैनन्, जाँदैनन्, त्यो शीतल ताप्न बस्दैनन्। रुखहरूका आँखाहरू हुनुपर्छ, रुखहरूका पातहरू हुनुपर्छ। जीवन पनि त्यस्तै हो, पातहरू फैलाउनलाई, हाँगाहरू फैलिनलाई, बिउहरू बन्नलाई, थुप्रै फलहरू फलाउनको लागि चाहिँ जीवन एउटा वैवाहिक सम्बन्धमा गाँसिनु जरुरी देखिन्छ। मैले सुनेको थिएँ जापानतिर आजभोलि 0% कतिमा छ अरे जनसङ्ख्या, त्यसले पनि धेरै नै इफेक्ट पारिरहेको छ अरे कि। भन्नुको मतलब प्रेममय जीवन चाहिँ एकदमै सुखदायी हुन्छ भन्ने सन्देश दिने यो तपाईँको रेडियो कार्यक्रमले म अत्यन्तै प्रभावित रहेको छु। मैले सुनेको छु केही जोडीहरू त तपाईँको कार्यक्रम सुनिसकेपछि डिभोर्स गर्न जाने तयारी रहेका जोडीहरू पनि त्यो डिभोर्स गर्न जान रोकिएर केही समय हेरौँ न त प्रतिक्रिया कस्तो आउँछ, नगरिहालौँ न त त्यो डिसिजन भन्ने सम्मका कुराहरूमा पनि पुग्छन् अरे मान्छे। तपाईँलाई धेरै धेरै शुभकामना छ, यो असल काममा लाग्नु भएको छ। मान्छेलाई मन कहिलेकाहीँ बहकिनै पर्छ, एउटै काम गरिरहँदाखेरि त्यो काममा सबै मन जाँदैन, त्यही कारण तपाईँको कार्यक्रम अत्यन्तै सफल रहोस्। धेरै धेरै एपिसोडहरू, धेरै धेरै वर्षहरू तपाईँको कार्यक्रमले पुरा गरोस्। नदी जस्तै बनोस् तपाईँको यो कार्यक्रम, मान्छे जस्तै बनोस्, रुख जस्तै बनोस्, जसले चाहिँ थुप्रै थुप्रै फुल फुल्छ, फलहरू फलाउँछ, अनि बीज हुन्छ, फेरि थुप्रै थुप्रै बीजहरूले अरू थुप्रै रुखहरू फैलाउँछ। मेरो धेरै धेरै शुभकामना छ तपाईँ रेडियो यो टिमलाई र विशेष गरी भाइ महावीरलाई। तपाईँको स्वर पनि राम्रो छ र तपाईँको कला जुन प्रेजेन्टेसन गर्नुहुन्छ तपाईँले जसरी, त्यो चाहिँ एकदम सुन्दर लाग्छ मलाई। अत्यन्तै धेरै शुभकामना, यहाँहरूको कार्यक्रम सधैँ जीवन्त रहोस्। बहकिने मनको सयौं श्रृङ्खलामा शुभकामना सुनाउने यो क्रममा अब भने अन्तिम शुभकामना यतिखेर छ। गायिका रजिना रिमालको उहाँको शुभकामनासँगै तपाईँले एउटा अलि तपाईँलाई खुसी लाग्ने कुरा पनि पाउनुहुनेछ। मैले भनेको छैन त्यो के भनेर उहाँले शुभकामना राख्नुभएपछि तपाईँले थाहा पाउनुहुनेछ। अहिलेको चर्चित गायिका रजिना रिमालको यो शुभकामना। कहिले छल भाइ उजली दिन छ, सम्हल्ने गाह्रो भोजन बहकिने मन, बहकिने मन, बहकिने मन। नमस्ते, म गायिका रजिना रिमाल। बहकिने मनले 100 एपिसोड पुरा गरेकोमा म धेरै शुभकामना दिन चाहन्छु र आज पनि यसको प्रोग्रामको उत्तरोत्तर काम प्रगतिको लागि धेरै कामना गर्छु र मलाई यो अब भनौँ न यो प्रोग्रामको म एक पार्टले अब आजदेखि सदस्य पनि भएको छु, बिकज यो गीतको सानो टुक्रा भए पनि मैले गाएको छु, एउटा जिङ्गल गाएको छु यो गीतको लागि। सो म यो प्रोग्रामको अब एउटा सदस्य पनि भएको छु, त्यो कारण पनि एकदमै म एक्साइटेड छु। यो चाहिँ अब मलाई एकदमै खुसी पनि लागेको छ, 95 एउटा स्टेसन्सहरूमा देश विदेश रहेर 95 स्टेसन्समा पनि बज्छ र अब यसको फेसबुक लाइक पनि अहिले धेरै नै भइसकेको छ, 48,000 क्रस भइसक्यो। सो त्यो कारणले पनि म यो प्रोग्रामलाई एकदम धेरै अप्रिसिएट गर्छु। यो कार्यक्रमले चाहिँ अब प्रेममा प्रेमको विषयमा रहेर कुराकानी गर्ने भएकोले यो युवामाझ पनि एकदमै फेमस रहेको छ र अब म आफू पनि एउटा युवा भएकोले यो कार्यक्रमको पनि अब एक तरिकाले एकदम अप्रिसिएट पनि गर्छु र मन पनि पर्छ र अझै यो प्रोग्रामलाई चाहिँ म अझै धेरै धेरै विशेष दिन चाहन्छु र अझै धेरै बहकिने मन कार्यक्रम अझै नै धेरै प्रगतिमा जाओस् र बहकिँदै जाओस् भन्न चाहन्छु। बहकिनी मनको 100 श्रृङ्खलामा शुभकामनाहरू राख्यौँ। अब चाहिँ कार्यक्रमको अन्तिमतिर आइपुगेका छौँ। तपाईँले थाहा पाउनुभयो होला, रजना रिमालले पनि गाउनुभयो बहकिनी मनको जिङ्गल। तपाईँ धेरैले यो महिलाको आवाजमा पनि रेकर्ड गर्नु पर्यो, गायिकाको आवाजमा पनि बहकिनी मनको जिङ्गल भन्नुभएको थियो, त्यही गऱ्यौँ हामीले। विशेष गरी यो कार्यमा सेन्चुरी सुरेश घमाल नै सक्रिय हुनुभयो, मैले त त्यति धेरै समय दिन पनि भ्याइनँ। आज दिउँसो उहाँले नै यो सबै फाइनल गरेर मलाई ल्याएर बुझाउनु भएको। म छुट्टिँदा छुट्टिँदै रजना रिमालले गाउनु भएको त्यो जिङ्गल राखेर तपाईँसँग छुट्टिन्छु। यो 100 श्रृङ्खलासम्म ल्याइपुर्याउन आफ्नो ठाउँबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद। सुनेर सहयोग गर्नुहुने, फोनमा आउनुहुने अनि अर्को साथीलाई पनि कार्यक्रम सुन्न सहयोगमा भन्नुहुने तपाईँ सबैलाई धन्यवाद। म यतिखेर रेडियो कार्यक्रम बहकिने मनको उत्पादक रेडियो जागरण बुटवल र यसका स्टेसन म्यानेजर शिवजी गायक दाईलाई सम्झाउन चाहन्छु। यसै गरी सिआइएनका संयोजक सोहम सुवेदी सरलाई पनि सम्झाउन चाहन्छु, धन्यवाद दिन चाहन्छु। कार्यक्रम बहकिने मनको 100 श्रृङ्खलाबाट म महावीर विश्वकर्मा पनि यति जेल कार्यक्रम सँगै बस्नुहुने तपाईँलाई अनि प्रविधिमा रहनुहुने आत्मीय मित्र भोजराज विश्वकर्माप्रति आभार प्रकट गर्दै रजना रिमालका आवाजमा रहेको यो जिङ्गल छोड्दै जान्छु। हवस् जान्छु, अर्को हप्ता आउँछु। नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ज। गयो जिन्दगी दोस्तै भयो, त कहिले 8 पास नहुने भइस्, म कहिले एसएलसी पास नहुने भए। त्यही त यार, अब पढेर काम छैन। छि छि छि छि छि, हेर यी लाछीहरुको कुरो, ठाउँमा गएर पढे पो पास भइन्छ। भरतपुर स्थित आईओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेशन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 मा, त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि। फोन नम्बर 0556 63 396, मोबाइल 98550 62 377। साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ। सगरमाथा आवासीय माध्यमिक विद्यालय रत्नगर 11 जमुनापुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना। विगतका वर्षहरूदेखि नै शैक्षिक क्षेत्रमा गुणस्तरीय तथा जीवन उपयोगी शिक्षा दिइरहेको यस सगरमाथा आवासीय माध्यमिक विद्यालय रत्नगर 11 जमुनापुरमा शैक्षिक सत्र 2071 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: मन्टेश्वरी विधिबाट प्री प्राइमरी कक्षाहरू सञ्चालन गरिने, अनुभवी तथा शिक्षकहरू, साइन्स ल्याब लाइब्रेरीको व्यवस्था, कम्प्युटर ल्याब साथै इमेल इन्टरनेटको सुविधा। थप जानकारीका लागि सगरमाथा आवासीय माध्यमिक विद्यालय रत्नगर 11 जमुनापुर। फोन नम्बर 0556 60 842 र मोबाइल 98451 21181। प्राचार्य एवं सगरमाथा आवासीय माध्यमिक विद्यालय परिवार। अर्पण टाइम चेंज अहिले रातिको 10 बज्यो यस अर्पण टाइम चेक को साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्ननगर पोलिक्लिनिक प्राली एवं रत्ननगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य शल्यक्रिय हार्ट जोनी तथा नसारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसूति रोग सेवा साथै भिडियो एक्सरे ईसीजी सेवा 24 घंटा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाढी चौक चितवन फोन 056-5630-141 एम्बुलेन्स 98455-64-222 पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन 056-5083-179 मोबाइल 98550-61-99 टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी फोन नम्बर 056-5061-57 स्टाइल परफॉर्मेंस र माइलेज का लागी हीरो मात्र मार्शल इम्पोरियम मा मनोरंजन का लागी सुनो हजुरा नेपाल एफएम नेटवर्कको राति 10 बजेको नेपाल समाचारमा साथी संगम सँगै बासुको नमस्कार। नेपाल समाचार देशका विभिन्न एफएम रेडियो स्टेशन र www.nfm.com.np बाट प्रसारण भइरहेको छ। सबैभन्दा पहिले मुख्य समाचारका शीर्षकहरू। संविधान सभाका 5 समितिका सभापति चयनका लागि वैशाख 12 गते निर्वाचन हुने 11 गते साँझ 5 बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सगरमाथा आरोहणमा खटिने पथ प्रदर्शक तथा कामदारको सेवा सुविधा दोब्बरले वृद्धि सुब्यो निर्वाचन आउँदो जेठ 14 गते गरिने दक्षिण कोरियाको पानी जहाज दुर्घटना हत्या सरह भएको राष्ट्रपति पार्कको टिप्पणी लामो समयको आन्तरिक द्वन्द्वपछि सिरियामा आउँदो जुन 3 तारिकका लागि राष्ट्रपति निर्वाचन तय र इन्डियन प्रिमियर लिग आइपिएलमा जितका लागि चेन्नईद्वारा जित दिल्ली सामु 178 रनको चुनौती एक दिवसीय राष्ट्रिय क्रिकेटको उपाधि बिरगन्जलाई एपीएफ 3 विकेटले पराजित आईआईटी कम्प्युटर एजुकेशन प्रस्तुत गर्दछ कम्प्लिट मोबाइल इन्जिनियरिङ कोर्स मोबाइल पार्ट्स जम्पर सेटिङ अनलाइन फ्लासिङ एन्ड अनलकिङ एन्ड्रोइड एप्लिकेशन एन्ड सफ्टवेयर बक्सेस साथमा कम्प्युटर कोर्सहरू डिप्लोमा इन सफ्टवेयर इन्जिनियरिङ ए प्लस हार्डवेयर एन्ड नेटवर्किङ एकाउन्टिङ एन्ड ग्राफिक्स एसएलसी अफर रु 5,000 मोबाइल कोर्सको साथमा बेसिक कोर्स र 10,000 रुपियाँको नोकिया सफ्टवेयर फ्री सम्पर्क आईआईटी कम्प्युटर रत्नगर 1 सौराहा चोक पुल नजिकै मोबाइल 9801711805 र 9845640092 यही 12 गते निर्वाचनको मिति तोक्नु भएको छ। 5 समितिका सचिवहरूले सभापति चयनमा सहमति हुन नसकेकाले निर्वाचन प्रक्रिया अघि बढाउन गरेको आह्वान अनुसार सभाध्यक्ष नेम्बोङले वैशाख 12 गते साँझ 5 बजेसम्म सबै समितिका सभापतिहरूको निर्वाचन हुने गरी मिति तोक्नु भएको हो। संसद सचिवालयले 11 गते बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। दलहरूले भने निर्वाचनको मिति तोकिए पनि सभापतिहरूको चयन सहमतिबाटै गर्ने दावी गरेका छन्। संविधान सभाको कार्यतालिकामा वैशाख 15 गते भित्रै सबै समितिका सभापतिहरूको चयन गरिसक्नुपर्ने प्रावधान राखिएको छ। संविधान सभा संवैधानिक राजनैतिक तथा सम्वाद तथा सहमति समिति संविधान मस्यौदा समिति संविधान अभिलेख अध्ययन तथा निर्णय समिति नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति गरी 5 समितिहरू रहेका छन्। नेकपा एमाले आसन्न नवौं महाधिवेशनको तयारी सन्तोषजनक नरहेको भन्दै तयारीलाई तीव्रता दिने निर्णय गरेको छ। केन्द्रीय कार्यालय बल्खुमा आज बसेको स्थायी कमिटी बैठकले सदस्यता नवीकरण तथा महाधिवेशनमा पेश हुने राजनीतिक दस्तावेजमाथिको छलफल सुस्त भएकोलाई यसलाई तत्काल तीव्र बनाउने निर्णय गरेको सचिव शंकर पोखरेलले जानकारी दिनुभयो। उहाँले तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने भन्दै पार्टीका कुनै पनि निकायले तयारीमा अलटाल गर्न नपाउने बताउनुभयो। बैठकले महाधिवेशनमा पेश हुने राजनीतिक दस्तावेजलाई पर्सि टुङ्ग्याएर केन्द्रीय कमिटी बैठकमा पेश गर्ने निर्णय समेत गरेको छ। एमाले राजनीतिक दस्तावेज तयार गर्ने जिम्मा अध्यक्ष खनाल र महासचिव ईश्वर पोखरेललाई दिएको छ। नेपाली काँग्रेसले मेची महाकाली जागरण अभियानको दोस्रो चरण अन्तर्गत आज कोशी अञ्चलको विराटनगरमा कार्यक्रम गरेको छ। अभियान अन्तर्गत विराटनगरमा भएको कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलसहितका नेताहरूले स्थानीय नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुभएको छ। पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकर्तालाई निर्वाचनपछि उत्पन्न परिवर्तित परिस्थिति र घटनाक्रमबारे जानकारी दिन पार्टीको आदर्श नीति सिद्धान्त तथा समसामयिक राजनीतिका मुद्दाहरूबारे प्रशिक्षित गर्न काँग्रेसले जागरण अभियानको सुरुवात गरेको हो। सरकारले सगरमाथा आरोहणमा खटिने पथ प्रदर्शक तथा कामदारको सेवा सुविधामा दोब्बरले वृद्धि गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आरोहणका क्रममा ज्यानकै बाजी थापेर काम गर्ने शेर्पा सरदार प्रदर्शक उच्च क्षेत्रका कामदार र स्थानीय कामदारको पारिश्रमिक तथा जीवन बीमालाई दोब्बर बनाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार सरदारको 5 लाखबाट 10 लाख, क्लाइम्बिङ पथ प्रदर्शकको 4 लाखबाट 10 लाख, आधार शिविरमा काम गर्ने कामदारको 3 लाख 50 हजारबाट 8 लाख र स्थानीय कामदारको 2 लाख 50 हजारबाट 5 लाख पुर्याइएको छ। यस्तै मन्त्रालयले सबैको औषधि उपचार बिमा 50 हजारबाट वृद्धि गरेर 3 लाख बनाएको जनाएको छ। यसैबीच सर्वोच्च शिखर सगरमाथाको हिम पहिरोमा परि ज्यान गुमाएका र घाइते भएकाहरूको परिवारलाई गैर आवासीय नेपाली संघ एनआरएनले 10 लाख रुपियाँ सहयोग गर्ने भएको छ। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष सीएस घलेले समवेदना सन्देश निकाली मृतक र घाइतेका परिवारलाई राहत रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो। 3 दिन अघि सगरमाथा आरोहणका क्रममा आएको हिम पहिरोमा परि 13 जना शेर्पा कामदारहरूको मृत्यु भएको थियो। अझै 3 जनाको अवस्था पत्ता लाग्न सकिरहेको छैन। शहरी विकास मन्त्री नारायण खड्काले देशका महत्वपूर्ण योजनाहरूको निर्माणको जिम्मा सरकारले विदेशी जात्री निकायलाई दिने तयारी गरेको बताउनु भएको छ। नेपाल प्रेस युनियनले नुवाकोटमा गरेको पत्रकार सम्मेलनमा उहाँले विकास निर्माण छिटो हुने र अन्तर्राष्ट्रिय नजरमा देशलाई सफल राष्ट्र भएको प्रष्ट पार्नका लागि पनि राष्ट्रिय स्तरका महत्वपूर्ण योजनाको निर्माणको जिम्मा विदेशी जात्री निकायलाई दिइने बताउनु भएको हो। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले दोस्रो संविधान सभाबाट संविधान बन्न नसक्ने भन्दै आफूहरूले सड़कबाटै नयाँ संविधान जारी गर्ने चेतावनी दिनुभएको छ। उहाँले जनताको संविधान नबन्ने भएकाले आफूहरूले जनताको हक अधिकारलाई सुनिश्चित गरी सड़कबाटै सफल र छलफल र बहस गर्दै संविधान जारी गर्ने चेतावनी दिनुभएको हो। रौतहटको गौरमा पार्टीको 4थो जिल्ला सम्मेलन उद्घाटनमा आज उहाँले संविधान सभा पनि सड़कबाटै आएको भन्दै फेरि पनि आफूहरू जनताको संविधान बनाउन सड़कमा जाने बताउनु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले वर्ष सुरु हुनु अगावै नागढुङ्गा 9 BC सड़क खण्डको मरम्मत कार्य पूरा गर्न निर्देशन दिनुभएको छ। निर्माण भइरहेको सड़कको निरीक्षणपछि उहाँले सड़क निर्माण सुस्त गतिमा भएकोले यस निर्माण प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो। उहाँले कतै पनि जाम हुन नदी सड़क मर्मत गर्न डाइभर्सन नहुने स्थानमा रेडिमिक्स हाल्न खाल्डाखुल्डी तत्कालै पूर्ण लोडर स्कावेटर मिक्सचर लगायतको उपकरणको कमी हुन नदिन पर्याप्त मात्रामा प्राविधिक र मजदुरहरूलाई कार्यक्षेत्रमा खटाउन सरकारी इन्जिनियरहरू कार्यक्षेत्रमै खटिन र ट्राफिक प्रहरीलाई जाम हुने स्थानमा निगरानी राख्न समेत निर्देशन दिनुभयो। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जेठ 14 गतेका लागि तय गरेको छ। गत वर्ष जेठ 23 गते हुने भनिएको सोभियो निर्वाचन स्थगित भएपछि अन्यलता बढेको थियो। आगामी जेठ 14 गतेका लागि तय भएको निर्वाचन मिश्रित प्रणालीमै हुने विद्यार्थी नेताहरूले बताएका छन्। नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको भावी अध्यक्षका लागि पोषण केसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। युनियनको कार्यालय थापागाउँमा बसेको बैठकले केसीलाई पुनः अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो। युनियनले अन्य पदाधिकारीहरूका उम्मेद्वारका विषयमा भने अन्य संघ संगठनसँग छलफल गरेर तय गर्ने निर्णय गरेको छ। यसैबीच प्रेस चौतारीले महासंघका अध्यक्षका लागि यसअघि नै महेन्द्र विष्टलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। तपाईँ अहिले नेपाल एफएम नेटवर्कको नेपाल समाचार सुनिरहनु भएको छ। अब एकैछिन विस्तार। भर्ना सम्बन्धी सूचना। विगत केही वर्षदेखि कक्षा 8 SLC र उच्च माध्यमिक तहका वार्षिक परीक्षाहरूमा उत्कृष्ट नतिजा प्रदर्शन गर्दै आएको यस पञ्चकन्या उच्च मावि रत्नगर 13 जयमंगलाले शैक्षिक सत्र 2070 को कक्षा